FM presents the program Full of Love. हजुर, कान्तिपुर FM प्रस्तुत गर्दछ माया नै मायाले भरिएको कार्यक्रम You fight like a married couple. You talk like best friends. You flirt like first loves and protect each other like brother and sister. Obviously, it's meant to be. तपाईँ दुईजना श्रीमान श्रीमती जस्तो बेला बेलामा झगडा गर्नुहुन्छ अनि मिली पनि हाल्नुहुन्छ बेस्ट फ्रेन्ड जसरी गफ पनि गर्नुहुन्छ सुरु सुरुमा लभ पर्दा जस्तो जिस्कनु पनि हुन्छ अनि एक अर्कालाई भाई बहिनी जसरी सुरक्षित राख्नुहुन्छ भने पक्का पनि एउटा कुरा द्याट इज तपाईँ दुई बीचको प्रेम गजबको छ एक अर्कालाई भाई बहिनी सर सुरक्षित राख्नुहुन्छ भने पक्का पनि दुईजना बीचको प्रेम गजबको छ वेल सायद यही कारण यो माया भन्ने चिज यस्तै हो आज त भाइ टिका पनि हो आज म दिदी भाइ र दाजु बहिनी बीचको जुन माया हुन्छ त्यो मायाको कुरा गर्नेछु तपाईँको पनि आफ्नो दाजु भाइ दिदी बहिनी हुनुहुन्छ असाध्यै धेरै माया गर्नुहुन्छ उहाँलाई भनेदेखि आजको कार्यक्रम पक्का पनि सुन्नुहोला रेडियोको भोल्युम ठुलो पार्नुहोस् हल्ला खल्ला नभएको शान्त ठाउँमा बस्नुहोस् आफ्नो प्यारो दाजुभाइ वा दिदी बहिनीलाई सम्झनुहोस् वा छेउमै बसेर सुन्नुहोस् भाइ टिक्काको विशेष दिनमा माया प्रेमको विशेष यही प्रस्तुति सुरु गरौं दाजुभाइ दिदी बहिनीको नाममा यो माया भन्ने चिज यस्तै हो La la la Stay tuned to Kantipur FM. सधैं भड़ा चिल्लो हुन्थ्यो जति माझे पनि तर आज खुशी छु मनाया भिम्बर छ नि जस्तो सुकै चिल्लो पनि छिट्टो सफा हुन्छ साधारण बार होइन नयाँ भिम्बर नै चाहिन्छ अब आयो 100 वटा कागतीको शक्ति युक्त 200 ग्रामको ठुलो भिम्बर जुन किफायती छ र यसले कम पानीको प्रयोगमा पनि जस्तो सुकै चिल्लो पना हटाउँछ सबैभन्दा छिटो ठुलो भिम धेरै दिन गुड मर्निङ Good afternoon! Good night, Nepal! अचम्म नमान्नुहोस् अब तपाईँको afternoon र night पनि हुन्छ morning जस्तै fresh किनकि अब नयाँ close-up deep action-मा छ zinc micro-shine system जसले दिन्छ deep clean अनि पहिलो तह हटाएर दिन्छ 12 घन्टासम्म ताजा सास नयाँ close-up 12 घन्टा fresh breath deep dream big, big, big win, win Big, big, big, super bumper prize ma, Ford Figo. Dream pura gano saplo family ko. Monthly prize ma Honda bike, rocking life yo. Weekly prize ma shopping voucher, 1 lakh ko. Dream big, win big. Dream Big, Win Big Season 3 अन्तर्गत द काठमाडौँ पोस्ट वा कान्तिपुरको वार्षिक ग्राहक बन्नुहोस् र सुपर पप प्राइजमा फोर्ट फिगो जित्नुहोस् साथै हरेक महिना हन्डा सेभी 250R बाइक हरेक हप्ता 1 लाख बराबरको शपिङ भाउचर र टु स्योर सर्ट प्राइजेसमा 2 वटा सेफल बल्ब र सिद्धार्थ ब्याङ्कमा निशुल्क खाता सहित 200 बराबरको रिचार्ज भाउचर अनि स्क्राच गरी विभिन्न आकर्षक उपहार पनि जित्नुहोस् The Carpenter Post keeps you posted. Turn on your radio. Your favorite sounds you hear everywhere that you go. On your radio. 96.1 Kantipur FM. Kantipur FM presents the program Full of Love. Hajur. कान्तिपुर एफएम प्रस्तुत गर्दछ माया नै मायाले भरिएको कार्यक्रम यो माया भन्ने चीज यस्तै हो आज भाइटिका स्पेशल भाइटिका सायद यहाँले पनि गर्नुभयो होला मखमलीको माला त्यसपछि पानी छेकेर अनि तोरीको तेल लगाइदिएर मजाले आफ्नो भाइको पूजा दिदी बहिनीले गर्नुभयो होला दाजुभाइले पनि त्यो पूजामा सरिक हुनुभयो होला र यस्तो स्पेसल लाग्छ है त्यो दिन कति अवस्थामा त लाइफमा हामी बिजी छौँ भेटघाटै हुँदैन भाइटिकाको बहानामा पनि 1 वर्षमा 1 पटक भेट हुने त्यस्ता चेलीहरू त्यस्ता दाजुभाइहरू धेरै हुनुहुन्छ आज दिदी बहिनी दाजुभाइको नाममा यो माया भन्ने चीज यस्तै हो आज तपाईँलाई कस्तो हुन्छ अरे त्यो सिब्लिङ्स बीचको माया भनेदेखि देयर इज नो अदर लभ लाइक द लभ फर अ ब्रदर देयर इज नो अदर लभ लाइक द लभ फ्रम ए मदर मतलब जसरी माया दिँदाखेरि चाहिँ कस्तो हुन्छ अरे भन्दाखेरि आफ्नो भाइको लागि जुन माया गरिन्छ त्यस्तो खालको माया सायद अरू कसैलाई पनि गरिँदैन अरे दिँदाखेरि चाहिँ त्यस्तो विशेष खालको माया हुन्छ अरे जीवनमा भाइको लागि दिइने माया अपार हुन्छ अरे र पाउँदाखेरि आफ्नै आमाबाट जुन माया पाइन्छ त्यो अपार हुन्छ अरे सो भाइको माया एकदम गजबले गरिन्छ आमाको माया गजबले पाइन्छ एकजना त्यस्तै मेरो दिदीले भनेको कुरा मलाई यस्तो याद आउँछ एकजना भाइ आफ्नो यति धेरै माया लाग्छ अरे कि उहाँको छोराछोरी पनि ठुल्ठुलो भइसके मलाई छोराछोरीको जति माया लाग्छ यो भाइको उत्तिकै माया लाग्छ भनेर पनि उहाँले भन्नुभएको थियो साँच्ची हो आफ्नो भाइको आफ्नो दाजुको माया कति धेरै लाग्छ होला त्यस्तै के भनिन्छ भने ब्रदर्स एन्ड सिस्टर्स सेपरेटेड बाई डिस्टेन्स जोइन्ट बाई लभ दाजुभाइ दिदी बहिनीहरू कतिपय अवस्थामा विवाह हुन्छ टाढा टाढा पुग्छन् होला सानोका बाल्यकालका कति यादहरू हुन्छन् होला र यस्तो सम्बन्ध हो रे दाजुभाइ दिदी बहिनीको उनीहरूलाई मायाले त जोडेको छ तर डिस्टेन्सले यानि कि दूरीले गर्दाखेरि बीचमा त्यो जुन दूरी आएको छ त्यसले टाढा बनाए तापनि एउटा मनको अर्को मनसँगको बेला बेलाको त्यो कनेक्सन हुन्छ त्यो असाध्यै ठुलो हुन्छ रे त्यस्तै अर्को एउटा कुरा के पनि हो रे भन्दाखेरि जो विवाह गर्दै हुनुहुन्छ छिट्टै नै अनि कस्तो खालकी केटी मेरो लागि रोशनी होला भन्ने खालको लाग्छ भने मङ्सिर आउँदैछ धेरैलाई काम लाग्न सक्छ आफ्नी हुनेवाली श्रीमतीले कसरी आफूसँग व्यवहार गर्लिन् भनेर तपाईँ हेर्न चाहनुहुन्छ भने उनले आफ्नो दाजु विशेष गरेर आफ्नो सानो भाइसँग कसरी व्यवहार गर्छिन् कुन तरिकाले बोल्छिन् त्यो राम्रोसँग हेर्नुहोस् रे हुन सक्छ भविष्यमा तपाईँलाई उनले त्यस्तै गरी व्यवहार गर्छिन् रे सो विशेष गरेर जो अनम्यारिड हुनुहुन्छ उहाँको भाइहरू कोही हुनुहुन्छ कि हुनुहुन्न यसो हेर्नु होला उनले व्यवहार कसरी गर्छिन् भनेर आगामी दिनमा तपाईँलाई पनि त्यस्तै हुन्छ रे दाजुभाइ दिदी बहिनीको कति रमाइलो मेमोरी हुन्छ है सानो बेलाको यस्तो अरे द हाइलाइट अफ माई चाइल्डहुड वाज मेकिङ माई ब्रदर लाफ सो हार्ड द्याट फुड केम आउट अफ हिज नोज आफ्नो बाल्यकाल सम्झिँदाखेरि त्यो हाइलाइट चाहिँ कुन हो अरे भन्दाखेरि मैले मेरो भाइलाई वा दाजुलाई वा दिदीलाई वा बहिनीलाई यस्तोसँग हँसाएर त्यो सानो बेलाको कति नटी नटी कुराहरू हुन्छ है के कुरामै हाँसिएको हुन्छ यस्तो गरी हामी दुईजना हाँस्यौँ अरे कि खाँदा खाँदै वा त्यो खाना चाहिँ नाकबाट पनि निस्कियो अरे त्यस्तोसँग पनि हामी हाँसिएको थियो भनेर चाहिँ एकजनाले आफ्नो अनुभव सुनाएका छन् यसो सुन्दाखेरि तपाईँले धेरै कुराहरू आज दाजुभाइ दिदी बहिनीको सुन्नुहुनेछ एउटा कस्तो मनमा छुने खालको मैले कथा पनि ल्याएकी छु त्यो पनि सुनाउनेछु सो आज विशेष गरेर सिब्लिङ्सको नाममा सुन्दै हुनुहुन्छ यो माया भन्ने चिज यस्तै हो मिठो गीत निधारमा लड्काएर सप्तरङ्गी टीको, त्यो टीको तपाईँको निधारमा छ कि छैन, हुन त कति बजे छ, 8:26 गएछ, कतिले त फेस आफ्नो फेस धोइसक्नु भयो होला, टिका गइसक्यो होला, तैपनि मनभित्रको माया जुन छ आफ्नो दाजुभाइ दिदी बहिनीको लागि त्यो त आफू बाँचुन्जेल मनभरि नै रहन्छ, कहिले काहीँ पनि तलमाथि भन्ने हुँदैन हुँदैन, कति विशेष हुन्छ त्यो माया। दिदी अथवा बहिनीको आउनुहोस् एकैछिन कुराकानी गरौँ। अ सिस्टर इज अ लिटल बिट अफ चाइल्ड वर्ड द्याट क्यान नेभर बी लस्ट। तपाईँकी दिदी हुनुहुन्छ वा बहिनी हुनुहुन्छ भने आफ्नै दिदी वा बहिनी चाहिँ आफ्नो बाल्यकालको एउटा यस्तो अंश हो रे जुन कदापि पनि मेटिँदैन, भले विभिन्न कारणले गर्दाखेरि रेगुलर भेट नहोला, तैपनि आफ्नो दिदी अथवा बहिनी सम्झिँदाखेरि बाल्यकालको त्यो एउटा अंश अवश्य पनि आइ नै हाल्छ। यु क्यान केट द वर्ल्ड बट नट योर सिस्टर। तपाईँले पुरा संसारलाई मूर्ख बनाउन सक्नुहुन्छ अरे, तर आफ्नो दिदी वा बहिनी यस्तो हुन्छ अरे विशेष, दुईजनाको सम्बन्ध जब प्रेमले भरिएको हुन्छ, दाजुभाइ दिदी बहिनीको सम्बन्ध, तब दिदी वा बहिनीलाई झुक्क्याउन सकिन्न अरे, अरूसँग चाहिँ होइन म ठिक छु अथवा म एकदमै खुसी छु अथवा म एकदमै दुखी छु भने तापनि दिदी वा बहिनीले ठ्याक्कै थाहा पाइ नै हाल्छन् रे। एकजना सानी 5 वर्ष कि सानी फुच्चीले आफ्नो दाजुलाई सोधिन् रे, What is love? के हो माया भनेको? अनि दाजुले उत्तर यस्तो दिए रे, माया त्यो हो जब मेरो स्कुलको ब्यागबाट हरेक दिन तिमी मेरो चकलेटको बट्टा चोर्छौ, तैपनि त्यो थाहा पाइ पाइ पनि म हरेक दिन त्यो बट्टा त्यही नै राख्छु, त्यही हो माया भनेर चाहिँ दाजुले भने रे। कति ज्ञानी दाजु कति बदमास सम्झिनुहोस् होइन, म पनि आफ्नो बाल्यकाल सम्झिँदैछु, म त घरकी जेठी छोरी, मेरो एकजना बहिनी अनि त्यसपछि एकजना भाइ, हामीले पनि सानोमा कति यस्तो बदमासीहरू गरेका छौँ, मलाई यस्तो भन्दै जाँदाखेरि यस्तो टुङटुङ धेरै कुराहरू आइरहेछ। एकजनाको एक्सपिरियन्स म सेयर गर्छु ल, उहाँले भन्नुभएको आफ्नो अनुभव, अनि उहाँको दुईजना भाइहरू होइन, अनि जेठो भाइहरू मध्ये पनि दिदी, अनि त्यसपछि दुईजना भाइहरू, र कान्छो भाइ चाहिँ एकदम ज्ञानी, अनि त्यसपछि आफ्नो जुन अर्को भाइ जेठो भाइ चाहिँ अज्ञानी, दुईजनाको पुरै नमिल्ने रे। एकचोटि के भएर भन्दाखेरि, अनि घरमा चाहिँ जो दिदी हुनुहुन्छ अनि जो भाइ, घरमा आमालाई चाहिँ कसैले के भन्दैछ भन्दाखेरि, घरको छेउमा त एकदम ठुलो खे घम्सा घम्सी हुँदैछ, सबै मान्छेको भिडभाड लागेको छ, जानु जानु भनेर चाहिँ त्यस्तो कुरा सुनाइदिएछन् आमालाई, होइन आमा पनि दौडिँदै गइछन्, यो के भइरहेछ, के हो घरको नजिकै भनेर दौडादौडी गरेर उनी पुगिछन् त्यो घम्सा घम्सी भएको ठाउँमा। यसो हेरेको त बाटोमा हिल्लै हिलो रे भरे त आफ्नै छोरी अनि छोरा चाहिँ मजाले फाइट खेलिरहेको रे, सानो स्कुल जाने बेलामा होइन। आमा छक्क परिन् रे, अरे मेरो छिमेकीले मलाई बोलाउन आएको, मेरै आफ्नै छोराछोरी पो यहाँ झगडा गरिरहेको रहेछन् अरे, झगडा पनि यस्तो सानो न्यूमा, त्यो न्यू पनि बाल्यकालको न्यू के हुन्छ त, केही न केहीको हुन्छ, आमाले पिर्दै अब दुवै छोराछोरीलाई घर लिएर आइछिन् रे। सो दिदीले मलाई यही कुरा सुनाएको अवस्था हो, र यसरी बाल्यकालको कुरा सोच्दाखेरि त्यो होला त झगडा गरियो, बुत्ला बुत्ली गरियो होला, तर अहिले सम्झिँदाखेरि यस्तो धेरै हाँस उठ्छ है। अनि तपाईँलाई थाहा छ मनभित्रको माया यस्तो फराकिलो हुन्छ अरे, यो मन साँच्चै गजबको छ। सन, ब्रदर, फादर, लभर, फ्रेन्ड, देयर इज रुम इन द हार्ट फर अल द अफेक्सन एज देयर इज रुम इन हेभन फर अल द स्टार्स। मतलब छोरा होस् अथवा बुवा अथवा प्रेमी प्रेमिका अथवा श्रीमान श्रीमती अथवा साथी अथवा दाजुभाइ दिदी बहिनी, यो जुन हामीसँगको मन छ नि, तपाईँसँग एउटा मन छ, मसँग एउटा मन छ, यस्तो गजबको मन छन् रे कि यी सबै अघि मैले भनेका सम्बन्धलाई चाहिँ हामी पर्याप्त रूपमा माया दिन सक्छौँ रे। हुन पनि हो, कति धेरैको माया लाग्छ, विशेष गरेर आफूले विशेष छानेर कति मान्छेलाई माया गर्छौ र जति दिए पनि त्यो माया सकिँदै सकिँदैन, होइन? र जति दिए पनि दाजुभाइ दिदी बहिनीलाई शुभकामना धेरै सकिँदैन। रेडियो सुन्नुहुने मेरो दाजुभाइ दिदी बहिनी सबैलाई फेरि पनि भाइटिकाको धेरै शुभकामना। संसारमा जहाँ पुग्नुहोस् सदैव तपाईँको मुहारमा मुस्कान छाइरहोस्। फेरि पनि धेरै धेरै धेरै धेरै शुभकामना। रिचार्ज भाउचर अनि स्क्रैच गरी विभिन्न आकर्षक उपहार पनि जित्नुहोस्। big, win big. The Kathmandu Post keeps you posted. Freshness ko feel. Taza pan har pal. Yo ho lyric. La la la la la. Whether you're in your car. At home. Bring me a spot of tea. Or at work. You got it going on. 96.1 Kantipur FM. Kantipur FM presents the program Full of Love. Hajur. कान्तिपुर एफएम प्रस्तुत गर्दछ माया नै मायाले भरिएको कार्यक्रम यो माया भन्ने चीज यस्तै हो भाइटीका विशेष दिन आज अब अर्को वर्ष मात्रै आउँछ सो आज म दाजुभाइ दिदी बहिनीकै प्रेमको कुराकानी गरिरहेकी छु आफ्नो दाई सम्झनुहोस् अथवा आफ्नो भाइ सम्झनुहोस् यस्तो हुन्छ अरे कुरा बिकज आई हेभ अ ब्रदर आई विल अलवेज हेभ अ फ्रेन्ड किनकि मसँग आफ्नो दाजु अथवा मसँग आफ्नो भाइ भएको कारण मसँग सदैव एकजना साथी हुनेछ नभन्दै यस्तो हुन्छ सम्बन्ध वाइज हामी जन्मिसकेपछि हामी सायद दाजुभाइ दिदी बहिनीको सम्बन्धमा बाँधियौँ होला तर एउटा मनले अर्कोसँग जुन सम्बन्ध बनाएको छ अर्को मनसँग त्यो त साथी भन्दा पनि अझ ठुलो सम्बन्ध हो होइन दाजुभाइ दिदी बहिनी र उन्जेल धेरै माया छ भने त जीवनमा एउटा यस्तो मन मिल्ने साथी छ भनेर ढुक्कै हामीले सम्झिँदाखेरि भयो दाजुभाइकै अर्को एउटा कुरा सुन्नुहोस् है Your brother is your first male friend in your life. आफ्नो दाजु वा भाइ तपाईँको जीवनको पहिलो एउटा पुरुष साथी हो रे अझ जो दिदी बहिनी हुनुहुन्छ उहाँलाई अझै यो कुरा म्याच हुन्छ अनि सानो हुँदाखेरि कस्तो क्रेजी आफू मतलब हामी थियौँ होला है आफ्नो क्रेजिनेस कति पागलपनहरू कस्तो अचम्म अचम्मको कुराहरू सम्झिँदाखेरि त्यो सानो बेलाको सम्बन्ध सम्झिँदाखेरि आफ्नो दाजुभाइले जस्तो आफ्नो त्यो क्रेजी आफ्नो पागलपनले सायद त्यो कसैले पनि बुझ्दैन होला त्यो कुरा अनि तपाईँहरू भलै तपाईँहरूको भेटघाट रेगुलर रूपमा नहोस् होइन पहिला जत्तिकै तपाईँहरू गफ नगर्नुहोस् तैपनि के चाहिँ कुरा हुन्छ भन्दाखेरि अघि मैले भने जस्तै सदैव त्यो साथीको जुन सम्बन्ध हुन्छ रहिरहन्छ र जीवनमा कति व्यक्ति आउँछन् कति व्यक्ति जान्छन् तर जीवन रहन्जेल जो आफ्नो दाजु वा भाइ छ ऊ मनको नजिक अवश्य पनि रहन्छ र त्यो कुरा कसैले पनि टाढा बनाएर बनाउनै सक्दैन होइन र फेसबुकले चाहिँ अझ हामीलाई नजिक बनाउन सक्छ तपाईँ हुनुहुन्छ भने लेट्स मिट अप अन फेसबुक हजुर मेरो नाम चाहिँ सबिना कार्की हो एसएबी डबल इएनए सबिना कार्की सर्च गर्नुहोस् अहिले जम्मा जम्मी 46,760 लिसनर्स इन द हाउस तपाईँ पनि आउनुभयो भने हामी फोटो सेयर गरौँला कुराहरू सेयर गरौँला अहिले चाहिँ म एउटा कथा सुनाउँछु द लभ अफ ए ब्रदर दाजुभाइकै कुरा हुँदैछ भाइको माया कति गजबको हुन्छ यो कथामा भनिएको हुन्छ असाध्यै मलाई त यस्तो पढ्दाखेरि पनि यस्तो इमोसनल फिल भयो म तपाईँलाई पढेर सुनाउँछु है त खासमा म अङ्ग्रेजी कथालाई नेपालीमा ट्रान्सलेट गरेर भन्दैछु र कति कति अवस्थामा म अङ्ग्रेजी लाइन सुरुमा भन्छु अनि नेपालीमा उल्था गर्छु कस्तो पनि हुन्छ भने ठ्याक्कै उल्था गर्दाखेरि चाहिँ त्यो जुन एसेन्स हुन्छ जुन त्यसको एउटा विशेष एउटा त्यसले बोकेको हुन्छ त्यो नेपालीमा मात्रै भन्दाखेरि आउँदैन जस्तो पनि लाग्छ त्यही भएर कतिपय अवस्थामा इङ्ग्लिसमा पनि भन्छु नेपालीमा पनि भन्छु अब म कथा भन्छु द लभ अफ ए ब्रदर भाइको माया एकजना म पात्र दिदी पात्रको कथा भाइलाई सम्झिएर दिदी कथा आफूलाई म भनेर यसरी सुनाउँछिन् म गाउँमा जन्मिए मेरो बुवा आमालाई जीविका धान्न पनि साह्रै गाह्रो थियो गरिबीले गर्दा हाम्रो समय गाह्रो गाह्रो नै थियो एक दिन मलाई एउटा गुडिया किन्न मन लाग्यो सबै साथीहरूसँग गुडिया मसँग थिएन मैले मेरो बुवाको पर्सबाट सुटुक्क 20 रुपियाँ चोरेँ जब बुवाले थाहा पाउनुभयो भाइ र मलाई राखेर सोध्नुभयो कसले चोरेको म साह्रै डढाएँ मैले भन्दा पनि भनिनँ बुवाले झन कराउनु भयो झन झर्किनु भयो र त्यति बेला मेरो सानो भाइले भन्यो मैले चोरेको बुवा त्यति भनिसकेपछि मेरो भागको सजाय पनि भाइले नै पायो मैले लिनुपर्ने थियो खास त्यो कुरा तर आरोप अनि त्यो दोष सजाय सबै भाइले नै लियो रातभर म निदाउन सकिनँ म रोइरहेँ भाइले मुख छोप्थ्यो भन्यो नरो सकिसक्यो त्यो कुरा त्यति बेलामा ऊ 8 वर्षको थियो म 11 वर्षकी थिएँ मलाई अझै सम्झिँदाखेरि पनि त्यति बेला मैले गरेको बदमासी देखेर दिक्क लाग्छ बिस्तारै बिस्तारै मेरो भाइ एसएलसी पढ्ने भयो म कलेज पढ्न थालिसकेकी थिएँ एक रातको कुरा हो बुवा र आमाको गुनासो हामीले सुटुक्क सुन्यौँ बुवा भन्दै हुनुहुन्थ्यो कसरी पढाउने होला पैसै छैन के गर्ने होला त्यो सुनिसकेपछि कोठाबाट बाहिर निस्किएर भाइले भन्यो बुवा मसँग किताब टन्न छन् अब म पढ्दिनँ मलाई पढ्न पुग्यो यहाँभन्दा पढ्न पनि आवश्यक छैन त्यो सुनेर बुवा रिसाउनु भयो म मागेर भए पनि पढाउँछु तैँले यस्तो भन्ने हो भनेर भाइलाई पिट्नु पनि भयो तर अर्को बिहान नसोचेको कुरा भयो भाइ घर छोडेर भाग्यो भाइ केही पनि लिएर भाइ गएको थिएन बरु मेरो छेउमा एउटा चिठी छोडेको थियो जसमा लेखिएको थियो दिदी राम्रोसँग कलेज पढ म अब काम खोज्छु पैसा पठाउँछु तिमीलाई पढ्न सहयोग गर्छु त्यो चिठी पढेर म रातभर रोएँ चिठीमा जुन कुरा लेखिएको थियो अनि भाइले मेरो लागि जुन माया व्यक्त गरेको थियो त्यो सम्झिएर त्यो विषयमा सोचेर म रातभर रोएँ र यसो लाग्यो सोच्दाखेरि भाइको माया साँच्चीकै शब्दमा वर्णन गर्न नसकिने रहेछ पत्रै भरी सय पत्रीमा माया लुकाई आउने ढुङ्गा गासी आशिषको माला उनी ल्याउने भैली सँगै नाच्दै छर्दै रङ्गी चङ्गी छिटा भाइ चेलीको मिलनमा हाँस भाइ टिका पत्रै भरी सय पत्रीमा माया लुकाई आऊ की जुन दीदी घुम्तो ओढी आइन् मखमली फूल भित्र खुशी साँची ल्याइन् द्वितीया की जुन दीदी घुम्तो ओढी आइन् मखमली फूल भित्र खुशी साँची ल्याइन् चिरञ्जीवी हुने भाई तेल ठेल्ने दिदी उज्यालोको पर्व आयो खेल्दै देउसी भैली पत्रै भरी सय पत्रीमा माया लुकाइ आउने शरद को शीत माथी झुलके घाम पर्दा निधार मा बूटे टीका गुरास झे फुल्दा शरद को शीत माथी झुलके घाम पर्दा निधार मा बूटे टीका गुरास झे फुल्दा देउसी माग्दै आगनमा गाउँ पाखा डुल्दा रोटे पिङमा झुल्छ तिहार मनको भाका खुल्दा पत्रै भरी सय पत्रीमा माया लुकै आउने ढुङ्गा गासी आशिषको माला उनी ल्याउने भैली सँगै नाच्दै छर्दै रङ्गी चङ्गी छिटा भाइ चेलीको मिलनमा हाँस्छ भाइ टीका हाँस्छ भाइ टीका हाँस्छ भाइ टीका la la la la la number one on your dial the station with a smile 96.1 Kantipur FM uff लुगा धोएर जति सफा बनाए पनि सुकाउँदा सधैँ भुइँमा झरेर फेरि मैलो हुन्छ के गर्ने होला म त हैरानै भइसके भन्या शक्ति बेल प्रयोग गर न शक्ति बेल किन नि किनभने अब 400 ग्रामको शक्ति बिल खरिद गर्दा 6 वटा लुगा चेप्ने क्लिप पनि सित्तैमा पाइन्छ त्यसपछि त न लुगा झर्ने टेन्सन न त मैलो हुने डबल शक्तियुक्त शक्ति बिल सेतो सुकिलो रङ्गीन चम्किलो अनि लुगा सुकाउन त झनै सजिलो इडियट्स कुनै काम छैन काम त तिमीले गर्नुपर्छ के काम तिम्रो यो लट्टा परेको कपालबाट छुटकारा पाउने काम कसरी मैले कति ट्राई गरिसके तर केही फाइदा भएन भेरी सिम्पल सनसिल्क कन्डिसनर्स लगाऊ शैम्पू गरिसकेपछि कपालमा लगाउनुहोस् सनसिल्क कन्डिसनर्स कपालको बीचदेखि टुप्पोसम्म मात्र 5 वासेसमा 100% मुलायम कपाल लट्टा देख्यो सनसिल्क कन्डिसनर्स को कमाल प्रकृति बारे कथा सुन्ने होइन विज्ञान बारे कथा सुन्ने त्यसो भए प्रकृति र विज्ञानले सँगै काम गरेको हेर्छौ प्रकृतिको वरदान सँगै विज्ञानको शक्ति मिलेर बनेको पेप्सोडेन्ट हर्बल जसले दिन्छ बलियो दाँत स्वस्थ गिजा र ताजा सास प्रकृति र विज्ञानको सम्मिश्रण अवश्य पूर्ण स्वस्थ मुखको लागि कला गला र साधना सन्तुष्टि र सम्मान राष्ट्रका ख्याति प्राप्त गायक गायिकाको साथमा कान्तिपुर संगीत डबली प्रत्येक बिहिबार राति 10 बजेदेखि 11 बजेसम्म भूपेन्द्रको साथमा कान्तिपुर संगीत डबली नम्बर 1 on your dial the station with a smile 96.1 Kantipur FM Kantipur FM presents the program full of love हजुर कान्तिपुर FM प्रस्तुत गर्दछ माया नै मायाले भरिएको कार्यक्रम यो माया भन्ने चीज यसै हो यो माया भन्ने चीज यस्तै हो सुन्दै हुनुहुन्छ दाजुभाइ दिदी बहिनीको प्रेमको म कुरा गर्दैछु लभ अफ ए ब्रदर आफ्नो भाइको माया कति त्यसमा एउटा कथा पनि भन्दैछु दाजुभाइ दिदी बहिनी बीचमा सद्भाव सदैव हुनु पर्यो राम्रोसँग मेलमिलाप हुनु पर्यो किन त्यस्तो भन्दाखेरि वेन सिस्टर्स स्ट्यान्ड सोल्डर टु सोल्डर हु स्ट्यान्ड्स अ च्यान्स अगेन्स्ट अस मतलब जब एकअर्कामा यति राम्रो सम्बन्ध हुन्छ तब बीचमा को आउन सक्छ। हामीले कहावती धेरै सुनेका छौं, दाजुभाइ दिदीबहिनी मिल्न पर्छ भनेर। हुन पनि आफ्नै सम्बन्ध घर परिवारमा बिग्रियो भने अरूले बेकारमा के गर्छन्, हाँसोको पात्र बनाउँछन्, अनाथहरूको कुरा गर्छन्, अनि हामी सायद आफ्नो परिवारको कुरा बरु बाहिर गएर त्यस्तो व्यक्तिलाई के भन्छौं होला। सकेसम्म आफ्नो दाजुभाइ दिदीबहिनीकै सम्बन्धलाई राम्रो बनाउनुहोस्। अरू भनेका अरू हुन्, आफ्नो दाजु, आफ्नो भाइ, आफ्नै दिदी, आफ्नै बहिनी साँच्चीकै प्यारा प्यारी हुन्छन्। अघिको कथा टु बी कन्टिन्युड भनेकी थिए। कहाँ पुगेको थियो भन्दाखेरि भाइ घर छोडेर हिँड्यो, तिमी पढ दिदी, म काम गर्छु, पैसा पठाउँछु भनेर उसले चिठी पनि लेखेको थियो। त्यसपछि के भयो भन्दाखेरि दिदी कथा भन्छिन्, बुवाले ऋण लिनुभयो मलाई पढाउनको लागि, भाइले पनि बालुवा बोकेर पैसा पठाउन थाल्यो आफ्नो कमाई भनेर। मैले राम्रोसँग कलेज पढ्न थालेँ, भाइ 17 वर्षको थियो, म 20 वर्षकी थिएँ। एक दिन म पढिरहेकी थिएँ, मेरो साथीले भनिन्, गाउँबाट तिमीलाई को भेट्न आएको छ रे, यसो बाहिर गएर हेरेको मेरो भाइ रहेछ, बालुवै बालुवा फोरी भएर आएछ, तैपनि मलाई देखेर खुसी भयो। आफ्नो पकेटबाट एउटा बटरफ्लाई हेयर क्लिप, कपालमा लाउने क्लिप देखाउँदै भन्यो, सबै केटीले लाएछन् सहरमा, तिमीलाई अस्ति राम्रो देखिन्छ जस्तो लाग्यो, त्यही भएर ल्याइदिएको। त्यो क्लिप देखेर मलाई यस्तो माया लाग्यो, मैले अँगालो हालेँ भाइलाई अनि धेरै बेरसम्म रोएँ। त्यो बेलामा भाइ 20 वर्षको, म 23 वर्षकी थिएँ। मेरो विवाह भयो, म सहर बस्न थालेँ। मेरो श्रीमान एउटा फ्याक्ट्रीको डिरेक्टर हुनुहुन्थ्यो, अनि मैले भाइलाई श्रीमानको माध्यमबाट पनि धेरै पटक प्रस्ताव राखेँ, फ्याक्ट्रीको म्यानेजर बन्नुहोस्, अब साधारण काम नगर्नुहोस् भनेर। चाहिँ मेरो श्रीमानले पनि भनेको र मैले पनि भाइलाई भनेको अवस्था, तर भाइले मान्दै मानेन। एक दिन सुन्नमा के आयो भने, काममा चाहिँ भन्याङबाट लडेर भाइको नराम्रो एक्सिडेन्ट भयो, भाइ हस्पिटलमा भर्ना भएको। त्यो सुनेर मलाई एकदमै दुःख लाग्यो। हामी हतार हतार हस्पिटलमा भेट्न गयौँ र म रिसाउँदै भने, मैले म्यानेजर बन्न भन्दा मानेनौ, अब अहिले यस्तो छ। त्यो सुनेर भाइले भन्यो, म राम्रोसँग पढेको नपढेको मान्छे, तिम्रो श्रीमान ठुलो पोस्टमा हुनुहुन्छ, भोलि पर्सि मेरो कारणले श्रीमानलाई अनावश्यक किन हल्लाहरूमा संलग्न बनाउने भनेर त्यस्तो गरेको। त्यो सुनेर मलाई के भन्ने आएन। त्यो बेलामा भाइ 26 वर्षको, म 29 वर्षकी। भाइले विवाह गर्यो, अनि विवाह गर्दाखेरि चाहिँ सिम्पल साधारण खालको समारोह थियो, अनि कसैले प्रश्न मेरो भाइलाई सोधेछ, तिमी सबैभन्दा ज्यादा माया र सम्मान कसलाई गर्छौ? अनि भाइले उत्तर दियो, मेरी दिदीलाई। अनि भाइले भन्यो, सानो हुँदाखेरि हामी स्कुल पढ्दाखेरि टाढा 2 घन्टा हिँडेर स्कुल जानु पर्थ्यो, जाडो समय थियो, पन्जा लगाएका थियौँ हामीले, मैले एउटा पन्जा नै हराएछु, तर मेरी दिदीले आफ्नो एउटा पन्जा खोलेर मलाई लगाउन दिइन्। उनलाई यस्तो हात कामेर जाडो भइरहेको थियो, तैपनि हात कमाउँदै भए पनि उनले पन्जा मलाई त्यो जाडोको मौसममा लगाउन दिइन्। उनको हात राति घर पुग्दा सुन्निसकेको थियो, तैपनि उनले मलाई त्यति धेरै माया गरेर पन्जा लगाउने दिन। त्यो दिनपछि नै मैले मनमा सङ्कल्प लिइसकेको थिएँ, म जबसम्म बाँच्छु मेरो दिदीको ख्याल राख्छु, दिदीको राम्रो होस् भनेर म जे पनि गर्छु। र भाइको त्यो उत्तरपछि त्यो जुन समारोह थियो, सबैले ताली बजाए। यो कथा अलमोस्ट यहीँ नै सकियो। र कथाबाट सिक्ने हामीले पाठ के हो भन्दाखेरि, त्यो पन्जाको कुरा त खास सानो थियो होला नि त, तर त्यही भाइले त्यही पन्जाको कुराले पनि दिदीलाई कति माया गर्यो हेर्नुहोस् त, होइन? सो जीवनमा सिक्ने पाठ के हुन्छ, हरेक दिन ससानो कुरा नै किन नहोस्। लभ र केयर हामी भन्छौँ आफ्नो वरिपरि, विशेष हामीले मानेको मान्छे, आमा बुवा, दाजुभाइ दिदी बहिनी, आफ्नो मिल्ने साथी वा श्रीमान श्रीमती गर्लफ्रेन्ड बोयफ्रेन्डलाई ससानो कुनामा पनि माया गर्नुहोस्, माया दिनुहोस्। त्यो माया कस्तो गजब रूपमा हामीलाई फिर्ता भएर आउँछ। वेल, म अब घर फिर्ता जाने बेला भइसक्यो। आज भाइ टिका अब त अलमोस्ट सकिन पनि आँट्यो। कतिको भोलिबाट अफिस छ, अब दसैँ सक्यो, तिहार सक्यो, रेगुलर लाइफ सुरु। जे होस्, दाजुभाइ दिदी बहिनीको मामलामा धेरै माया गर्नुहोस् आफ्नो दाजुभाइ दिदी बहिनीलाई। गर्नुपर्छ जस्तो पनि लाग्छ माया, होइन? म चाहिँ साह्रै माया गर्छु मेरो भाइलाई, मेरो बहिनीलाई र मेरो श्रोतालाई। I love you guys so much. I gotta go. Bye bye. भाइ टिकामा भेट्न आउला, बिदाइ छ आजलाई। भाइ टिकामा भेट्न आउला, बिदाइ छ आजलाई। नरोई जाऊ चेली, आशिष तिमी आफ्नो आफ्नो नै पराई, पराई नै आफ्नो आफ्नो नै पराई। भाइ टिकामा भेट्न आउला, नरोई जाऊ चे। भेट्न आउन नरोई जाऊ चेली।